नमस्कार, यहाँलाई स्वागत छ कार्यक्रम ओझेलका खबरमा। म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओझेलका खबरको आज हामी 270 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ अनुचित सम्बन्धको परिणाम विशेष श्रृङ्खला, जसमा वैंस उमेरमा 8 श्रीमतीका पै अहिले बुढेसकालमा कोही न कोही भएका वृद्धसँगको कुराकानी, अनि नियमित स्तम्भ जीवनको गोरेटोमा देवर भाउजू बीचको अनुचित सम्बन्धले निम्ताएका 2 हत्याकाण्ड सुनाउने छौँ। त अबको पौने 1 हामीसँगै रहनुहोला। सर्वप्रथम एक वृद्धसँग गरिएको कुराकानी गुल्मीको दर्लमचौर गाविस वडा नम्बर 4 रामकोट गाउँका 86 दुर्गबहादुर महत वैंस उमेर छँदा त्यस इस्मा क्षेत्रका लोक गायकका रूपमा चिनिनुहुन्थ्यो। रामकोटका साइलामत भनेपछि गुल्मीका प्राय धेरै मान्छेले चिन्ने गर्दथे। वैंस उमेरमा उहाँका 8 श्रीमती थिए, तर अहिले 86 उमेरमा एउटी पनि श्रीमती छैनन्। अत अहिले बुढेसकालमा कस्तो चल्दैछ त भनेर हामीले उहाँसँग छोटो कुराकानी गरेका थियौँ, सुनौ। म त 16 छु त भनेको है। सबै काम गर्नुहुन्छ तपाईँ? मैले जे पनि गर्छु, ढुङ्गा काम गर्न भने सम्झेर काममा लागि पनि लाउँछु, 400 मिल्छ। म कोही काममा म लेखा पनि अर्कन्छु, मैले क भन्ने जानेको छैन, अरू काममा मलाई सिकाउनै पर्दैन। किन उति बेला स्कुल थिएनन्? स्कुल थिएनन्, ठाडुङ्गा गयौँ। मेरो भाइ र म दुई भाइ भएर गयौँ। मलाई साइलमत भन्छन्। साइलमत भनेपछि मलाई नचिन्ने यो संसारमा कोही छैन, दिल्लीसम्मकाले चिन्छ। अब उहाँ गएको त पढाउनमा झाइसल्ल गइयो ठाडुङ्गा। त्यहाँ दुई भाइ राति उठ्यो भाइ ओछेन। रामकोटको साइलामोत भनेपछि त त्यति बेला गायकका रूपमा चिन्थे वीरबहादुर गन्धर्वसँग पनि। वीरबहादुर गन्धर्व त्यो छोरो पनि छ उहाँ। निकै गीत गाउनुहुन्थ्यो है तपाईँ? हामी सिनेमा भाका गाउँथ्यौँ। कहाँ कहाँ पुग्नुहुन्थ्यो गाउनु? गाउन त अब यिनी जङ्गलभरि यहाँ अब कहाँ कहाँ गाउँछन्, उहाँ उजुङका आउँछन्, हैसौरका आउँछन्, अब यिनी सबै बुझै बसे बस्यो। त्यति बेला त यो जङ्गलमा अनि त्यसपछि गोठमा अनि कहिरोमा गीत गाउन बस्ने चलन थियो होइन? त्यस्तो थियो। फेरि घर आ बसे पनि अब यहाँ नयाँ भएर खड्काको घर छ, त्यहाँ गएर बस्यो गीत गाउन। त्यो खण्डको कति सिपालु हो, त्यो गीत गाउनु त 5-7 जोली आएछ नि त्यहाँ त। सबैले बिहार पिसाब गरेर भने लागिका कोखा कोखा आफै आउने हुन्, तान्ने हुन्। उता जाम भने एउटी तान्छ, यता जाम भने एउटी तान्छ, कहाँ जाने। अनि श्रीमती चाहिँ खास कति बनाउनु भयो? 8 गीत गाउने क्रममै ल्याओ? गीत गाउने क्रम मेरो त कुवारिया गर भन्ने, बिहा बाजा बजाउने, यहाँ सफा भन्ने, त्यस्तो मेरो चलन भएन। मैले त सेनेदेखि कलाकार गाउने बजाउने लिउने। त्यहाँ आमाले फेरि टिको लगाइदिने, त्यो आइमेले टिको लगाइदिने, त्यहाँ त बिहा त सकिहाल्छ। गएको वर्ष छोराहरू आए, तपाईँको 84 पूजा पनि गरिसके। 84 गरेपछि त आनन्दले घरमै बस्ने गर्नु पर्थ्यो, तपाईँ त काममा हिँड्नु रहेछ यसरी? होइन, काममा त होइन, कामले गाजी हुने हो, काम त सकिन्छ नि त गर्ने त। अब कोही हात खुम्च्याएर बस्छ दोकान, हातमा तागत भएपछि कहिले हात खुम्च्याएर बस्छ? अझै पनि कति किलोसम्मको भारी बोक्नुहुन्छ तपाईँले? होइन, बहुत दाम गरेछु, 35-40 किलो त अझै पनि। तपाईँले त घर छाउने ढुङ्गा पनि निकाल्नुहुन्थ्यो? निकाल्थे। आज भोलि त घर छाएर सबैले सक्यो, अब के निकाल्ने दिन चाहिए? हल्ट भयो। कसैले अर्डर गर्न आयो भने चाहिँ निकाल्नुहुन्छ? अर्डर गर्न आयो भने निकाल्छु। मसिम सामान पनि छन्, छिना छन्, बलतागत छ। छ। अनि श्रीमती हुनुहुन्छ कि हुनुहुन्न तपाईँको? छैन, 25 भयो श्रीमती मरेको। 25 भयो, 3 भाइ छोरा, 3 बहिनी छोरी, अब नाति पलाती त गनेर सकिन्न। लगभग कतिजना जति नाति पलाती छन्? 60-65 छन्। 60-65 छन्। बेलामा राम्रै घिउ खान, घिउ खाइयो, उच्छेद त कोदाले गरेको गाँठे, के हो घिउ खानियो? कोदाले गरेको? कोदाले गरेको रोटीले, ढुङ्गा हाले रोटी खान्छु मैले, ढुङ्गा हालेका। त्यो तामा हालेका, त्यो मुटु पोल्टेर हुन्छ, त्यो ढुङ्गा हालेको निरोगी हुन्छ। अहिले पनि कोदा रोटी खानुहुन्छ? खान्छु है। कोदा रोटी ढिँडो पनि खान्थे, बुहारले भन्नु पनि ढिँडो। अब बर्खामा छ, कोदो रोप्ने बेलामा साले जो आउँछ, अलिअलि साले जो आउँछ। ल एक फेर गाइदिनुहोस्। सालै जो मधेसैको दमारैमा बागैको चराना, बागैको चराना हो, लाउन खाना लेखिदिउ भाभी, नलेख मरना। यस्तै हो। अहिले मादल नभएर ताली हानेर मादल छ नि घरमा मादल बिहान बेलुकी बजाउनुहुन्छ? बजाउँछु छ मादल पनि रङ्गरस हराएको छैन? हराएको छैन के हराएको छ, रातभरि गीत गाउँछु मैले मादल लिउने अहिले भर्खर लिउँछु मैले 5 मिनटमा। उति बेला जस्तो गीत गाउने तोरिनी पाइँदैनन् क्या आजभोलि? तिन त पाइँदैन, सबै मरे गाह्रो पाइने, हाम्रो दमाली मरे नआए हामीसँग आउनु यसो आइदिए त राग हाल्नुहुन्छ तपाईँ जस्तो सुन्ने मान्छे भए पनि गीत गाएर त मेरो त साउने मूल हुन्, 5 रात 5 दिन पनि मेरो सकिन्न। अनि तपाईँले 16 वर्ष त छु भन्नुहुन्छ अझै पनि, कहिले कसो बिहा गरौँ कि जस्तो जोस चल्दैन? होइन चल्दैन चल्दैन, त्यो छैन। अब फेरि पर्सन मेरो छोरी यहाँ पढाउने हेड मास्टर छ गालीका मत, यहाँ पढाउने हेड मास्टर मेरो छोरी, उनीहरूले त मलाई यो त बुसैले मेरो छोरीले बन्द गराइ मैले ल्याउँथेँ पनि हो ए ल्याउने मन थियो कति वर्ष हो मेरोमा ल्याउने मन लाग्थ्यो? होइन त्यस्तै 60-70 जस्तो हुन्छ, 70 वर्ष तर छोरीले घरको हेला हुन्छ बा भनेर भनी। अहिले घरमा स्याहार सुसार राम्रै छ? छ। कान्छी बारी कति बजे उठ्नुहुन्छ बिहान? बिहान त म त 2 बजे उठ्छु। त्यसपछि के काम गर्नुहुन्छ? के काम गर्ने? भगवान्को नाम लिने, यसो गोठातिर गएर आव फुक्ने, पानी चताइदिने, त्यहाँबाट बुहारीले गएर आफै दिन्छ पानी, मैले चताइदिन्छ त्यो। जुन स्वर्गीय वीरबहादुर गन्धर्व जसले रेडियो नेपालमा गीत गाउनुभयो सुनिमाया गीत, होइन, तपाईँले उहाँसँग बसेर सुनिमाया गीत गाउनुहुन्थ्यो, सुनिमाया गाइदिनुहोस् न एकचोटि। सुना माया राम को भैया लो छुरामानाले, सुन माया पढ़ी लिए गीता, सुन माया सपनी मा थिए र माता, सुन माया उनै राम सीता पढे गीता सपनीमा थिएँ म त उनै रामसित, यो मिल्यो मिल्ने टुङ एकदम मिल्यो। तपाईँका छोरा अहिले कतारमा हुनुहुन्छ बाबुराम मत, अनि अर्का भाइ एम बहादुर मत, उहाँहरू भन्दै हुनुहुन्थ्यो हामीलाई बुढेसकालको महसुस हुन्छ तर बुवा त हामीभन्दा पनि छिटो हुनुहुन्छ भन्नुहुन्थ्यो, नभन्दै हुनुहुँदो रहेछ। अझ 100 वर्ष सम्म तपाईँ यस्तै 16 वर्ष जवानी जस्तै भएर रहनु होला, यस्तै हंसमुख रहनु होला, यही शुभकामना व्यक्त गर्दै। तपाईँ एउटा पुरानो गाउँघरको कलाकार हो, तपाईँसँग यो हिँड्दा हिँड्दै म यो रामकोटमा आएर कुराकानी गर्न पाएकोमा म एकदम खुसी छु। 100 वर्ष नागेर फेरि यसरी नै कुरा गर्न पाइयोस् भन्दै यहाँबाट छुट्टिन चाहन्छु है। त अब 14 वर्ष काटे म 100 पुग्छु, मलाई कस्तो छ भन्नुहुन्छ भने अहिले नौजवान जस्तो छु म, कसैले यहाँ जस्तै लडाका आए पनि म डराउने होला छैन, म यो भन्ने केटाहरूसँग लड्नु भयो यस्ताले त हामीले त कति लडियो कति लडियो, त्यो कसैसित मलाई डर छैन, उनको डर उनको भनेपछि भगवानको, उनले पनि तपाईँलाई सधैँ भलो मलाई रक्षा चाहिँ गर्नुभएको छ उहाँले। अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो। जीवनको गोरेटोमा देवर भाउजू बीचको अनुचित सम्बन्धले निम्ताएका 2 डरलाग्दा हत्याकाण्ड। सद्धर्म नै हराएको यो युगमा के को सिउँदोमा सिन्दुर चुरा पोतेर खुट्टामा पाउजु भन्नु अलाछिने बैँसले कुतकुताउनेहरूलाई के को जेठाजु बुहारी के को देवर भाउजू भन्नु। हजुर हालै छिमेकी जिल्ला बागलुङ र रूपन्देहीमा घटेका 2 डरलाग्दा घटनाले देवर भाउजूको पवित्र नातामा कलङ्क थपिदिएको छ। रूपन्देहीको दयानगर 5 चिल्ली हवामा गत सोमबार राति श्रीमानलाई छाडेर देवरको बिस्तारा तताउन गएको आरोपमा श्रीमानले ती श्रीमती र भाइको इँटाले हानेर हत्या गरेको खबर बाहिर आएको छ भने बागलुङमा पनि देवर पर्नेले भाउजू भगाउनका लागि उनका 2 नाबालक छोरा छोरीको घाँटी थिचेर हत्या गरी त्यतिले पनि नपुगेर घरमा आगो समेत लगाइदिएका छन्। ती भाउजूको पवित्र नातामा कलंक लगाउने व्यक्ति हुन् बागलुङको देवीस्थान गाविस वडा नम्बर 4 22 वर्षीय भीमबहादुर भण्डारी, जसले बोरा गाउँ सातकी 22 वर्षीय नातामा भाउजू पर्ने कमला घरतीसँग अनैतिक सम्बन्ध राख्दै आएको र उनलाई भगाउन उनका दुई सन्तानलाई निर्ममतापूर्वक हत्या गरी घरमा आगो समेत लगाइदिएको घटना हालै बाहिर आएको छ। सर्वप्रथम रूपन्देही घटना सोमबार राति घरमा श्रीमती नदेखेपछि खोज्दै जाँदा आफ्ना सहोदर भाइ 55 वर्षे चन्द्रकान्त भनिने भीमलाल पोखरेलको निर्माणधीन घरमा पुगेका बलराम पोखरेलले 48 वर्षीय श्रीमती इस्ना कुमारीलाई भाइसँग शारीरिक सम्पर्क राखिरहेको अवस्थामा देखेपछि आफूले दुवैको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको प्रहरीसँग बयान दिएका छन्। टाउकोमा इँटा प्रहार गरिएका उनीहरूलाई उपचारका लागि भैरवाको शिक्षण अस्पताल लगिएको थियो। ती घाइते देवर भाउजूको उपचारकै क्रममा ज्यान गएको बताइएको छ। अहिले काजकिरियामा बसिरहेका मृतकका भाइ बाबु पोखरेलका अनुसार नजिक घर रहेका ती देवर भाउजू सँगै बसेर रक्सी पिउँदै थिए। अरू कुरा आफूलाई थाहा नभएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार बलरामका तीनवटी श्रीमती मध्ये दुईवटीले छाडेर कान्छी कृष्ण कुमारी मात्रै थिइन्। त्यस दिन मृतक दुवैजना र अभियुक्त श्रीमान बलरामले पनि अत्याधिक मदिरा सेवन गरेका थिए। यस घटनाको आधिकारिक पुष्टिका लागि हामी जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी बुद्धिराज गुरुङसँग टेलिफोन सम्पर्कमा छौँ। हेलो, नमस्कार। नमस्कार हजुर, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी बुद्धिराज गुरुङज्यू होइन? हजुर बोल्दैछु। एसपी साहब, जुन आफ्नो श्रीमती र भाइ समेत एकै साथ मारेको भन्ने जुन घटना छ नि, यसबारे बताइदिनुहोस् न। 2073 साल जेठ 10 गते राति 8:30 बजेतिरको घटना हो। रूपन्देही जिल्लाको दयानगर गाविस वडा नम्बर 5 बस्ने वर्ष 59 को बलराम पोखरेल आफ्नो यो उनी चाहिँ यो घरको छाना छाउने काम गर्ने र छाना छाउने गाउँमा कामपट्टि आफ्नो घरमा फर्किँदाखेरि घरमा आफ्नै श्रीमती वर्ष 48 कि कृष्ण कुमारी पोखरेललाई नदेखेपछि ऊ केही छिन् रक्सी खान यताउति भौतारिन्छ। त्यसपछि पनि घर फर्किँदा श्रीमतीलाई नभेटेपछि उसले आफ्नो घरसँगै आफ्नै सहोदर भाइ भीमलाल पोखरेलको बन्दै गरेको घरमा हेर्दाखेरि घरको कोठाभित्र आफ्नो सहोदर भाइ भीमलाल पोखरेल र श्रीमती कृष्ण कुमारी पोखरेल बिचमा अनैतिक रूपमा शारीरिक सम्पर्क भइरहेको कुरा उसले देख्छ। त्यो देखिसकेपछि तत्काल उसले चाहिँ रिस थाम्न नसकिकन सोही ठाउँमा भएको इँटा इत्यादिले पहिला आफ्नो भाइलाई प्रहार गरेर घाइते तुलाउँछ र त्यसपछि आफ्नो श्रीमतीलाई पनि प्रहार गरी घाइते तुलाउँछ। त्यसपछि ऊ घरबाट निक्लेर जाँदै गरेको अवस्थामा प्रहरीले बाटोमा भेटेर उसलाई सोधपुछ गर्दाखेरि मैले आफ्नो भाइ र श्रीमतीलाई चाहिँ यसरी कुटपिट गरेर मारेँ भन्ने खालको कुरा उसले गरिसकेपछि उसलाई तत्काल प्रहरीले नियन्त्रणमा लिन्छ र घटनास्थलमा प्रहरी पुग्दाखेरि दुईजना घाइते अत्यन्त नाजुक अवस्थामा घटनास्थल भेटेपछि तत्काल एम्बुलेन्स गर्दाखेरि प्रहरीले अस्पतालमा पठाउँछ र भएर मेडिकल कलेज भइरहेमा उपचार हुँदाहुँदैको अवस्थामा यो दुवैजनाको चाहिँ त्यहाँ मृत्यु भएको छ। यसरी अभियुक्त बलराम पौडेल जो 59 वर्षको हुनुहुन्छ, उसले आफ्नो भाइ 55 वर्षको चन्द्र भनी भेन्दाल पोखरेल र 48 वर्षको कृष्ण कुमारी पोखरेललाई कर्तव्य गरी हत्या गरेको त्यो घटना हो।